नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झन्कारमा। प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य। तपाईँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि कार्यक्रम लोक झन्कारको व्यवसायीलाई विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत सुनिरहनु भएको छ। कार्यक्रम लोक झन्कारका हरेक नवीनतम वसाइहरूका साथमा हामी हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजेसम्मको समयलाई लिएर उपस्थित हुने गर्दछौँ र यो समयमा तपाईँलाई हरेक दिन फरक फरक कुराहरू अगाडि सार्ने गर्दछौँ। आज शुक्रबार यो श्रृङ्खला हो। शुक्रबारको श्रृङ्खलामा हामी लोकदोहोरीका क्षेत्रमा के कस्ता हलचलहरू भइरहेका छन् र कुनै लोकदोहोरी क्षेत्रको विशेष जानकारी प्रस्तुत गर्ने गर्दछौँ। स्वयं रूप आज पनि उपस्थित भएका छौँ। तर कार्यक्रम लोक झन्कारलाई यति बेला सुरुवात गर्न चाहन्छु एउटा सुमधुर भाकाबाट। यो भाकापछि हामी विविध जानकारीका साथमा उपस्थित हुनेछौँ। बाचे सँगै बाचौला मरे सँगै मरौला भनी जिन्दगी नै तिमीलाई समर्पण गरेको छु। जान दिएके देऊ मलाई भना त्यति माया मेरो नि छ भना मेरो माया तिमीलाई अर्पण गरेको छु। बाचे सँगै बाचौला मरे सँगै मरौला भनी जिन्दगी नै तिमीलाई समर्पण गरेको छु। बाचे सँगै बाचौला मरे सँगै मरौला भनी जिन्दगी नै तिमीलाई समर्पण गरेको छु। तिमीलाई अर्पण गरेकी छु, निकै सुमधुर भाका यहाँनिर हामीले सुन्यौँ। तपाईँ कार्यक्रम लोकझन्कार सुनिरहनु भएको छ रेडियो अर्पण 104.5 मेगाहर्जको यो ध्वनि तरङ्गमा। र एउटा समाचारबाट कार्यक्रम अगाडि बढाउन चाहन्छु। विष्णु माझी गायिका जसको नाममा नक्कली फेसबुक चलिरहेको कुरा खुलासा हुन आएको छ। नेपाली लोकदोरी क्षेत्रकी सफल र चर्चित गायिका विष्णु माझीको नाममा फेसबुक चलाउँदै आएकाहरूलाई होसियार हुन समेत आग्रह गरिएको छ। गायिका माझीको नाममा नक्कली फेसबुक बनाई सञ्चालन गर्दै आएकालाई प्रहरीले खोजी गरिरहेको छ। विष्णु माझीले अझैसम्म फेसबुक आफैले प्रयोगमा ल्याएकी छैन। सन् 2010 जुलाई 26 सञ्चालनमा आएको फेसबुक आधिकारिक नभएको उनको पारिवारिक स्रोतले जनाएको छ। फेसबुक र फ्यान पेज माझीको आधिकारिक होइनन्। फ्यान पेजमा 1,00,000 भन्दा धेरै सहभागी भइसकेका छन्। उनको नामबाट प्रयोगमा आएका फेसबुकमा प्रकाशित र उपलब्ध सामग्री विष्णु माझीले नराखेको र भ्रममा नपर्न समेत आग्रह गरिएको छ। फेसबुकमा उनले गाएका गीतको विवरण, भिडियो र केही सन्देशहरू पोस्ट भएका छन्। नयाँ वर्षदेखि भ्यालेन्टाइन डेका शुभकामना समेत दिएको छ, तर त्यो सबै आधिकारिक नभएको उनको पारिवारिक दावी छ। माझीले गाएका गीतको भिडियो युट्युबमा आउने बित्तिकै उनको फेसबुकमा अपलोड हुने गरेको छ। म्युजिक नेपाल र हाइलाइट्स नेपालबाट दर्ता भएका धेरै गीत यसरी उनको फेसबुकमा राख्ने गरिएको छ, तर हाइलाइट्स नेपालका निर्देशक ओम गुरुङ यस विषयमा थाहा नभएको बताउँछन्। उनले भने, फेसबुकबारे मलाई त्यति जानकारी भएन, तर झलाक झुलुक फेसबुक भने देखेको थिएँ। विष्णुको फेसबुकमा मेरा गीतबारे जानकारी पाउन यो पेजमा लाइक गर्नुहोस् भन्ने शब्दहरू उल्लेख छन्। महानगरीय प्रहरी परिसरले समेत यसरी सेलिब्रिटीको नाममा कृत्य गर्नेको खोजी गरेको जनाएको छ। परिसरका प्रहरी निरीक्षक पशुपति रायले फेसबुक चलाउँदा प्रयोग हुने इमेल र आइपीका आधारमा खोजी गर्ने बताए। रायले भने, सकभर त्यस्ता फेक आइडी रोक्नुपर्छ, तर साइबर ल अनुसार उनीहरूको खोजी र कारवाही हुनेछ। यति बेला हामीले यो जानकारी अगाडि बढायौँ, विष्णु माझीको नामबाट चल्दै आएको फेसबुक अनि फ्यान पेज त्यो नक्कली भएको कुरा खुलासा भएको कुरा मैले अगाडि सारेँ। यस लेखलाई सूर्यकुमार छेत्रीले लेख्नुभएको नेपाली कला वेबसाइटबाट हामीले अगाडि बढाएका थियौँ। र यहाँनिर तपाईँलाई मैले केही अरू जानकारी अगाडि बढाउन लगाइरहेको छु। वास्तवमा लोक सङ्गीत, लोक दोहोरी, लोक भाका सिर्जना कसरी हुन्छ त, कसरी गर्नुपर्छ भन्ने विषयमा म लाग्न चाहन्छु। वास्तवमा मानवीय जनजीवनमा जे कुरा चल्दै आइरहेको छ, जे कुरा अगाडि बढ्दै आइरहेको छ, त्यही कुरालाई टपक्क टिप्ने भएको कारणले पनि लोकदोहोरी गीत आजसम्म सबैको मनमा बस्न सफल भएको हो। तर पछिल्लो समयमा लोकदोहोरीले आफ्नो धार छोडेको हामी देख्न सक्छौँ। लोकदोहोरीमा भएका अश्लीलताहरू, लोकदोहोरीका गीतमा प्रयोग हुने एकदमै अभद्र लाग्ने ड्रेसहरू, यी सबै कुराहरूले गर्दाखेरि लोकदोहोरीलाई अलिकति संस्कृतिभन्दा बाहिर पुर्याएको हो कि भन्ने आभास दिलाएको छ। वास्तवमा लोक संस्कृति भनेको यस्तो हो, जसले आफ्नो गाउँघरमा प्रयोग हुने बाजाहरू लगायत गाउँघरमा प्रयोग हुने लयहरूलाई, गाउँघरमा प्रयोग हुने शब्द लहरीहरूलाई टपक्क टिप्न सक्नुपर्दछ। वास्तवमा लोक संस्कृति, नेपाली लोक संस्कृति भनेका के हुन् त भन्ने विषयमा म तपाईँलाई यहाँ जानकारी गराउन चाहन्छु। नेपालको लोक संस्कृति असारे गीत हो, त्यस्तै कष्टार हो, कारा हो। यो कष्टार कारा नेपालको थारू समुदायमा प्रयोग हुने बाजा हो, यहाँनिर जानकारी गराउँ। त्यस्तै चटकौली, चोङवारी, झर्रा, झाइल, झुमरी मादल, टिम्की, ठेकारा, डफा, ढ्वाल, तमौरा, नरसिम्हा, नारा, नौमती बाजा, पञ्चे बाजा, पिडरी, पिपही, पिपिरिमा, पिलरु, पुङसिङ, बाँसुरी बाजा, बौसी, मजैरा, मनार, मुरली, मुर्चुङ्गा, रेउनी, सखिया मादल, सहनाई, सिमिली, यो लोक संस्कृति अन्तर्गत रहेका केही शब्दहरू मैले यहाँ अगाडि बढाएँ। यी बाजाहरूका फरक फरक किसिम मैले तपाईँलाई अगाडि बढाएँ। र वास्तवमा यी सबैको बारेमा जानकारी दिनको लागि आजको एउटा श्रृङ्खला काफी छैन, त्यसैले पनि कार्यक्रमका पछिल्ला श्रृङ्खलाहरूमा म यी सबै जानकारी अगाडि बढाउनेछु। र यति बेला चाहिँ मैले तपाईँलाई आज असारे गीतको बारेमा जानकारी दिन लागिरहेको छु, किनकि अहिले यो जेठ महिना चलिरहेको छ। जेठ सकिए लगत्तै असारमा धेरै रोपाइका कामहरू लगायत हामी देख्न पाउँछौँ हाम्रो गाउँघरमा, त्यसमा प्रयोग हुने असारे भाकाको विषयमा मैले यहाँनिर तपाईँलाई जानकारी दिन लागिरहेको छु। नेपालमा धान रोप्दा गाइने गीतलाई असारे गीत भनिन्छ। खास गरी असार महिनामा धान रोप्ने गरिन्छ। रोपाइका बेला कृषकहरूलाई कामको भ्याइ नभ्याइ हुन्छ, तैपनि रोपाइमा दिनभर थाकेका बाउसेरे रोपारहरू एकअर्कामा हिलो छापाछाप गरी असारे गीत गाउँदै दुःख कष्ट र थकाइ बिर्सन खोज्छन्। जसले थकाइ परिश्रम बिर्साउँदै बढी आनन्द प्रदान गरेको हुन्छ। खेतका गरा खोला नाला र खहरेबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका खुल्दछ। असारे भाकाले भौगोलिक विविधता पनि समेटेको छ। असारेलाई पूर्वी भेगमा रसिया भनिन्छ भने पश्चिमालीतिर काठे भाका पनि भनिन्छ। लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बिचमा अनुप्रासका टुक्काहरू मिलाई अनि मात्र अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन छ। यस भाकाका फाँकीहरू 16 अक्षरका हुन्छन्। यो शब्दको नियमअनुसार भनियो भने बाँकीका नियमअनुसार र हरेक पाउका 10 अक्षरमा विश्रान्ति लिई लामो स्वरमा लेग्रो तानी यो भाका गाइन्छ। असारे भाकाले थकित वातावरणलाई आनन्ददायी र रोचक बनाइदिन्छ र यो असारे भाका पनि स्थान विशेषका आधारमा केही फरक फरक रहेको पाइन्छ। पूर्वी नेपालको असारे गीत, त्यस्तै कर्णाली क्षेत्रका असारे गीत, काठमाडौँ उपत्यका असारे गीत, तनहुँको असारे गीत लगायतका धेरै स्थान विशेषमा यो पाइन्छ। जस्तै पूर्वी नेपालका असारे गीतलाई रोप न रोप रोपारे रानी, म पैँचाई दिउँला बिउ, हलीलाई दिउँला एक राते दही, बाउसेलाई दिउँला घिउ, असार मास छिपछिपे हिलो खैलाग्यो फालीमा, बुबालाई भनी भुरुल्ली काटी ओइलायो आलीमा। यस्तै यस्तै कुरा यो पूर्वी नेपालको असारे गीतको केही शब्द मैले यहाँ अगाडि सारेँ, तर यसलाई आफ्नै लयमा गाउँदाखेरि यसले राम्रो सुनिन्छ। मैले असारे गीतको बारेमा तपाईँलाई जानकारी दिइरहेको छु। यति बेला एउटा भाका अगाडि सार्छौँ, भाकापछि विश्राममा जानुपर्ने हुन्छ। विश्रामपछि फेरि पनि कार्यक्रम लोकझन्कारको आजको समयमा तपाईँ हाम्रो भेट हुने नै छ। यति बेला भने यो मिठो भाका तपाईँका लागि सिं भैया छोरा पानी तिम्रै झलको तिम्रै छ सपनी फुलको डाली नुग्दैछ फुलको डाली नुग्दैछ भुइँलाई छुन्छ कि अझै पनि आस लाग्छ मिलन हुन्छ कि भैया छोरा पानी तिम्रै झलको तिम्रै छ सपनी फुलको डाली नुग्दैछ फुलको डाली नुग्दैछ भुइँलाई छुन्छ कि अझै पनि आस लाग्छ मिलन हुन्छ कि फुलको डाली नुग्दैछ भुइँलाई छुन्छ कि अझै पनि आस लाग्छ मिलन हुन्छ कि झुटो सपना देखेर मर्छु कि मारे पानी अगति पर्छु कि फुलको डाले नुक्दैछ फुलको डाले नुक्दैछ मैलै छन्छ कि आजै पानी आस लाग्छ मिलन हुन्छ कि देखेरै मर्छु कि मारै पानी अगति पर्छु कि फुलको डाले नुक्दैछ फुलको डाले नुक्दैछ मैलै छन्छ कि आजै पानी आस लाग्छ मिलन हुन्छ कि फुलको डाले नुक्दैछ मैलै छन्छ कि गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। मुटु रोग सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विशेष जानकारी काठमाडौँ टिचिङ हस्पिटलबाट मुटु रोगमा विद्या बारिदी डिएम गर्नुभएका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी बाराकोटी एस टाढी रत्नगर पोलिक्लिनिक प्रालीमा आउने क्रममा यही जेठ 10 गते शनिबार आउनुहुने भएकाले मुटु सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनु होला। फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली रत्नगर 2 मेन रोड टाढी बजार। फोन नंबर 0556 560 341। टीवीएस कंपनी का बाइक तथा स्कूटर हरू अब तपाईकी शहर सौराचोक टाढी मा बेटर पावर बेटर माइलेज बेटर इंजिन बेटर ब्रेकिंग र बेटर राउंड पावर को लागी सम्झनु होस्। 2011 मा स्कूटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110cc को वेगो स्कूटर टीवीएस कंपनी को रेसिंग टीम ले बनाएको अरु बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटीआर 180cc। 2009-2010 बाइक अफ द इयर अवार्ड प्राप्त अपाची आरटीआर 160cc सम्पर्क चितवन टाढी अटोलिङ प्राली टिभीएस अथोराइज डिलर रत्नगर 104 चोक टाढी चितवन। फोन नम्बर 0556 562 013। पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी। 100% ग्यारेन्टी का साथ आयुर्वेदिक उपचार जाडोक्सी खान छुटाउने 10 केजी सम्म शरीरको मोटोपन घटाउने इजी स्लिम टी 8 डाइट लिप्रो मेटा स्लिम 4 इन्च सम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप अप 10 केजी सम्म मोटोपन बढाउने बिडिफी कपाल झर्न रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चाउरी पना हटाउने ल्यान्कम क्रिम अनुहार शरीर गोरो बनाउने अनाइ बिम्बो रूप अमृत फियर लुक अनुहारको चाया पोतो डन्डी फोर हटाउने एन्जेलिप क्रिम हाड जोड्ने नसा च्यापिएको बाथ समस्याको लागि सन्धि सुधार तेल स्तन सम्बन्धी समस्याको लागि घटाउने बढाउने वा टाइट गर्ने ब्रेस्ट क्रिम यौन सम्बन्धी समस्याको लागि आयुर्वेदिक उपचार साथै हामी कहाँ टेली ब्रान्ड र स्काई ब्रान्डको सम्पूर्ण सामानहरू पाइन्छ। सम्पर्क नापतौल बजार एन्ड न्यू टेली सप रत्नगर 1 बकुलहर रेडियो अर्पण सँगै प्रोप्राइटर तारा खड्का। फोन नम्बर 0556 562 82 मोबाइल 98453 41 405 साथै फ्री होम डेलिभरी को पनि व्यवस्था छ। क्या हो साथी आज पनि बाइक डोर्याउँदै के गर्नु त यो बाइक नै यस्तै छ आफ्नो त दैनिकी बनिसक्यो बाइक डोर्याउने ल प अब देखि तैले यो बाइक डोर्याउनु पर्दैन मोडर्न बाइक को भरपर्दो अनि विश्वासिलो सेवाले यो बाइक को सम्पूर्ण समस्या मुक्त हुनेछ। हामी कहाँ सबै खाले बाइकहरू सुपथ मूल्यमा मर्मत गरिनुका साथै नयाँ तथा पुराना बाइकहरू खरिद बिक्री एवं बाइकका सम्पूर्ण पार्ट्सहरू उपलब्ध छ तथा जहाँ बाइक बिग्रिएको छ त्यही ठाउँमा आएर बाइक मर्मत गर्ने सेवा पनि उपलब्ध छ। सम्पर्क मोडर्न बाइक केयर सेन्टर एन्ड वर्कसप रत्नगर 7 कृष्ण मन्दिर चोक प्रोप्राइटर सरस्वती राणा भाट। फोन नम्बर 0556 62 954 मोबाइल 98550 62 449। हाय रविन क्यो सुस्त बबाल छ त जत्ता ततै तिम्रै सुस्को चर्चा सुन्छु त क्यो यसको राज तिमीले पनि मेरो सुजकै कुरा गरेको मेन रोड टाढीमा रहेको सुप्रिया फुटवेयर कलेक्सनबाट किनेको हो नि। त्यहाँ त आधुनिक डिजाइनका स्वदेशी तथा विदेशी ब्रान्डेड पार्टी सुज, स्पोर्ट्स सुज, विभिन्न मोडलका कन्भर्स सुजहरू, लेडिज तथा जेन्ट्स सेन्डलहरू र स्कुल बोर्डिङ तथा कलेजका सुजहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। सम्पर्क सुप्रिया फुटवेयर कलेक्सन, रत्नगर 2 मेन रोड टाढी, कर्माचार्य हार्डवेयरको ठिक अगाडि, प्रोपाइटर झलक नेपाली दुर्गा दुलाल, मोबाइल 9845064002। साथै हाम्रो सेवा टाढी हङकङ बजारमा पनि उपलब्ध छ। किन हो मामा हेरेको हेरै हुनुभयो त? यही त भन्छ बाबु, आकर्षक पार्टेसन, हेरु हेरु लाग्ने सिलिङ, रङरोगन पनि उस्तै राम्रो, घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ। मैले पनि कहाँ सोचेको थिएँ र मामा, तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि। हामी कहाँ आधुनिक डिजाइनका जिप्सन बोर्ड, सिलिङ, वाल पुटिङ, कर्निस बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ। सम्पर्क कतार डेकोरेसन, रत्नगर एक पुरानो ज्योतिहल मार्ग, बकुलर चितवन, प्रोपाइटर इनाद करिमिया, मोबाइल 9891210909, विकास गुरुङ, मोबाइल 9541173213, कुलप्रसाद सापकोटा, मोबाइल 9541602083। फेरि पनि स्वागत छ एकैछिनको विश्राम पछिको समयमा। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज, अनि कार्यक्रम लोक झन्कारको यो बसाइमा हामी जुटिरहेका छौँ र तपाईँका लागि लोकसङ्गीतका विविध पाटोहरूमाथि रहेर जानकारी दिइरहेका छौँ। हामीले तपाईँलाई विश्रामभन्दा अगाडिको समयमा असारे गीतका केही कुराहरू अगाडि सार्यौँ। त्यसो त असारे गीतका विषयमा चर्चा गर्नुपर्ने विषय धेरै बाँकी छ, त्यसैले आजको बसाइमा मात्रै मैले सबै जानकारीहरू तपाईँले अगाडि सार्न भ्याउँदिनँ। त्यसै कारणले पनि कडाली क्षेत्रका असारी गीत, काठमाडौँ उपत्यकाका असारी गीतका बारेमा आगामी श्रृङ्खलाहरूमा म तपाईँलाई बताउनेछु। यति बेला तपाईँलाई जानकारी दिउँ झर्रा लोकबाजाको विषयमा। झर्रा एक किसिमको लोकबाजा हो। यो बाजा मुख्यतया नेपालमा बसोबास गर्ने थारू समुदायले बजाउने गर्दछन्। त्यस्तै झाइल पनि त्यस्तै नै हो, थारू समुदायले नै बजाउने बाजा हो, यो लोकबाजा नै हो। त्यस्तै झुमरी मादल पनि थारू समुदायमै चर्चित बाजा हो। र चोङबारीको बारेमा जानकारी दिउँ, चोङबारीलाई चरी बाजा पनि भनिन्छ। सानो आकारको बाँसको छवटा लामो छोटो टुक्रालाई एकै लहरमा बाँधेर यो बाजा बजाइन्छ। यसरी छवटै फरक स्वरका यी टुक्राको बराबर मिलेको भागको र खुल्ला र अर्कोपट्टि प्वाल बन्द रहेको हुन्छ। प्रत्येक खुल्ला पुवालमा फुकेर विभिन्न चराको आवाजमा बजाइन्छ र यसबाट चराको जस्तै आवाज निक्लिन्छ। त्यसैले पनि यस बाजालाई चरी बाजा पनि भनिन्छ। यो बाजा नेपालमा राई लिम्बूहरूको परम्परागत बाजा हो। चुङवारी अथवा चरी बाजाको बारेमा मैले तपाईँलाई जानकारी दिएँ। त्यस्तै चटकौली एक किसिमको लोकबाजा हो, मुख्यतया नेपालमा बसोबास गर्ने थारू समुदायमा चर्चित बाजा हो चटकौली। र बाँसुरीको बारेमा केही जानकारी दिउँ। बाँसुरी एक प्रकारको बाजा हो, यो मुरली जस्तै तर तेर्सो पारी दाहिने कुमतिर फर्काएर बजाइन्छ। एकापट्टि टालिएको निगालो वा बाँसको ढुङ्रोमा दुलो पारेर फुक्ने गरिन्छ। ढुङ्राको अर्कोपट्टि लहरै छवटा दुला पारेर औँलाले छोप्ने गरिन्छ। यसरी तल्लो ओठमा राखेर रा, सासले फुकेर औँला चहार्दा सुरिलो ध्वनि निस्किने गर्दछ। यो स्वर अति श्रुति मधुर हुन्छ, यसले श्रोताको मन छुन्छ। नेपाली लोकगीतमा यसको प्रयोग धेरै हुने गरेको छ। नेपाली लोकसङ्गीतमा बाँसुरीको महत्त्व छुट्टै रहेको छ। प्रायः जसो सबै भाकाहरूमा प्रयोग हुने गर्दछ बाँसुरी। बाँसुरी छोटो, लामो र मजौला तिन थरी आकारको हुन्छ। बाँसुरीलाई वंशी पनि भन्ने गरिन्छ र बाँसुरीको बारेमा केही जानकारी दिएँ। त्यस्तै कस्टार अनि कारा लोकबाजाहरू थारू समुदायमा नै चर्चित रहेका बाजाहरू हुन्। आज मैले कार्यक्रम लोकझन्कारको यो छोटो समयमा केही जानकारी तपाईँका लागि अगाडि बढाएँ। अर्को साता शुक्रबार फेरि पनि जानकारीका साथ म उपस्थित हुनेछौँ। त्यसो त लोकझन्कारको अर्को बसाइमा भोलि तपाईँ हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धन्यवाद। त्यस्तै प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र राजलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रम लोकझन्कारबाट तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि बिदा हुन्छु। नमस्कार। जुनमा पानी दाछ पूर्णिमाको जुनमा पानी दाग्छ नरोएको रात छैन न सम्झेको दिन छैन तिम्रै माया लाग्छ मन मुटु भारी मैले भुल्न साथ तेरा के गरी जुनमा पानी दाछ पूर्णिमाको झुम्मा पानी दाग छ नरोएको रात छैन न सम्झेको दिन छैन तिम्रै माया लाग्छ हो सानो तिम्रै माया लाग्छ छोड्यो भने